अरे रे रे रे जाऊं है जाऊं है जाऊं है स्वागत जिल्लाको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार दोस्रो कुल्मी महोत्सव तथा कृषि पर्यटन व्यापार एवं औद्योगिक मेला 2071 यही 22 फागुनदेखि 30 गतेसम्म सुसम्पन्न हुन लागेको विशाल दोस्रो गुल्मी महोत्सवमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपालका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने यस महोत्सवमा पाल्नु भई गुल्मी महोत्सवलाई सफल पारौं।